छौ तिमी मस्किँदै मस्किँदै मिठो बोल्छौ मसँग जिस्किँदै जिस्किँदै मायामा धुलो उडाउँछ केटोले मायामा धुलो उडाउँछ केटोले तिमीले नजाने नजाने पाराले मेरो मायामा फसाउँछ यो ठिटोले मस्किँदै मस्किँदै मिठो बोल्छौ मसँग जिस्किँदै जिस्किँदै मायामा धुलो उडाउँछ केटोले मायामा धुलो उडाउँछ केटोले तिमीले नजाने नजाने पाराले मेरो मायामा फसाउँछ यो ठिटोले मेरो मायामा फसाउँछ यो ठिटोले Let me चायो ठिटोले चल छैन पाप छैन तिमलाई माया मेरो कहिले नि हाप छैन मायामा धुलो उडाउँछ केटोले मायामा धुलो उडाउँछ केटोले तिमले नजाने नजाने पाराले मेरो मायामा फसाउँछ यो ठिटोले मेरो मायामा फसाउँछ यो ठिटोले किने हाँस्दा सधै किन हो खिसेका खिस्किने मायामा धुलो उडाउँछ केटोले मायामा धुलो उडाउँछ केटोले तिमीले नजाने नजाने पाराले मेरो मायामा फसाउँछ यो केटोले